केसा सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। चितवनमा 2 नगरपालिका थपिएका छन्। मन्त्री परिषदको बिहिबार बसेको बैठकले चितवनमा 272 नयाँ नगरपालिका थप गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको निर्णयसँगै चितवनमा पेट्रोलमा कालोबजारी गर्नेहरूलाई चितवन जिल्ला प्रहरी कार्यालयले समातेको छ। गाउँघरमा मात्र होइन नगरपालिका क्षेत्रभित्रै पुस्तक पसल, किराना पसल, फेन्सी पसल र मदिरा पसलमा समेत पेट्रोल बिक्री गरेर कालोबजारी गर्नेलाई प्रहरीले समातेको हो। अनुमति नै नली बजार मूल्य भन्दा महँगोमा विभिन्न पसलमा खुलेआम पेट्रोल बिक्री भएको चितवन प्रहरीले थाहा पाएपछि कालोबजारी गर्नेहरूको धन्दा चौपट भएको हो। चितवन प्रहरीले 24 गते बुधबार विभिन्न पसल पेट्रोल बिक्री गर्नेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढ़ाएको छ। पेट्रोलको कालो बजारीमा संलग्न भएको आरोप 5-6 जनालाई पक्राउ गरी बिहिबार प्रहरीद्वारा जिल्ला प्रशासनमा म्याद थप गरिएको छ। अनाधिकृत पेट्रोल बिक्रीको आरोपमा भनपा छ पिपलचोकबाट ऐद्यापुरी गाविस नम्बर 7 घर भएका वर्ष 35 को धन्दुर पहाड़ी र खैरनी गाविस नम्बर 5 घर भएका वर्ष 33 का खेमराज अर्याललाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको बर्दस्त पुस्तक पसलबाट 1 वटा कालो प्लास्टिकको ड्रममा राखेको 29 लिटर र 6 वटा मिनरल वाटरको बोतलमा अहिले राखेको 6 लिटर पेट्रोल बरामद गरेको प्रहरीले जनाएको छ। त्यस्तै खेमराज सर्यालको किराना पसलबाट 1 वटा कालो प्लास्टिकको जर्किनमा राखेको 6 लिटर 16 वटा मिनरल वाटरको बोतलमा हालि राखेको 16 लिटर पेट्रोल प्रहरीले बरामद गरेको हो। बजारमा पेट्रोलको अभाव भइरहेको अवस्थामा पेट्रोल बिक्री वितरण गर्न अनुमति नै नलिए पेट्रोल राखी महँगो मूल्यमा बिक्री वितरण गरी कालो बजारी गर्नेलाई पक्राउ गरी कार्यवाही अगाडि बढ़ाइने प्रक्रिया चलिरहने प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले भरतपुर नगरपालिका वडा नम्बर 7-13 सालचोकबाट वर्ष 29 को नहिम म्याहरा पर्वत घर भई हाल जिल्ला चितवन भरतपुर 7-13 सालचोक नै बस्ने 25 की विपना कुमारलाई पक्राउ गरेको हो। म्याको गौसर किराना पसलबाट तीनवटा प्लास्टिकको ड्रममा राखेको 150 लिटर र विपना कुमारको खुम्ती पसलबाट दुईवटा कालो प्लास्टिकको जर्किनमा राखेको 25 लिटर साथै 16 मिनरल वाटरको बोतलमा हाली राखेको 16 लिटर गरी कुल 41 लिटर पेट्रोल बरामद गरेको प्रहरी निरीक्षक जीवलाल चुदारीले बताउनुभयो। सरकारले चितवनमा दुई नगरपालिका थपेको छ। चितवन सहित देशभर 72 नयाँ नगरपालिका घोषणा गरेको छ। कुल 3916 गाविस मध्ये 283 गाविस घटाएर ती नगरपालिका घोषणा गरिएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अध्ययन अनुसन्धान ती नगरपालिका घोषणा गरिएको हो। चितवनको खैरिनी गाविसको पर्सा बसालाई मुख्य केन्द्र मानेर चैनपुर र कुम्रोज गाविसलाई पनि समेट्ने गरी सरकारले नगरपालिका घोषणा गरेको छ। यस नगरपालिकामा खैरिनी चैनपुर र कुम्रोज गाविसका सम्पूर्ण भाग पर्दछन्। त्यस्तै शारदा नगर र गुन्सा नगर गाविसलाई समेटेर सरकारले चितवनमा अर्को नगरपालिका थपेको छ। यी दुई सय चितवनमा अब 4 नगरपालिका भएको छ। नयाँ नगरपालिका घोषणा भएपछि मुलुकका 75 जिल्ला मध्ये नगरपालिका हुने जिल्लाको संख्या 62 पुगेको छ। नगरपालिका घोषणा भएपछि अब कायम हुने गाविसको संख्या 3633 रहेको छ। यस वर्ष आर्थिक वर्ष 2068-69 को वार्षिक बजेटमा 41 नयाँ नगरपालिका थप गर्ने निर्णय भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। 2053 साल यता नगरपालिका थप गर्ने सम्बन्धमा विभिन्न प्रावधान भएको थियो। कर्सर उद्योग सञ्चालकहरूको आन्दोलनमा समर्थन जनाउँदै चितवनमा गिट्टी ढुङ्गा बोक्ने ट्रक ट्रिपर सञ्चालकले बिहिबार शान्तिपूर्ण रूपमा विरोध र्याली निकालेका छन्। भरतपुर बस पार्कबाट शुरू भएको र्याली नानघर बजार परिक्रमा गरी पुनः भरतपुर पुगेको थियो। भवन तथा पुल सड़क जस्ता पूर्वाधार निर्माणका लागि अत्यावश्यक गिट्टी ढुङ्गाको आपूर्ति रोकिएपछि निर्माण क्षेत्र मारमा परेको छ। कर्सर उद्योगीहरूले नयाँ मापदण्ड खारेज गर्न माग गरेका छन्। नयाँ मापदण्ड लागू भए कर्सर उद्योग चल्नै नसक्ने उद्योगीहरूले बताएका छन्। सरकारले राजमार्ग खोला भन्दा 500 मिटर पर मात्रै कर्सर उद्योग राख्न पाइने नियम बनाएको छ। त्यस्तै विद्युतको हाइटेन्सन लाइन भन्दा 100 मिटर पर र शिक्षण संस्था स्वास्थ्य निकाय धार्मिक संस्कृति र पुरातात्विक स्थल र वन निकुञ्ज सुरक्षा निकाय तथा घना बस्तीबाट 2 किलोमिटर पर मात्रै कर्सर उद्योग राख्न पाउने नियम बनाएको छ। आउँदो साउन 1 गतेबाट यो मापदण्ड लागू हुनेछ। सर्वोच्च अदालतले विक्रमसम्म 2067 सालको साउन 21 गते आदेश गरेपछि गठन भएको प्राविधिक समितिले मापदण्ड निर्माण गरे पनि उद्योगीहरूको दबावमा लागू हुन भने सकेको छैन। भरतपुरमा उपचार रहेका थालेसिमियाका 3 बिरामीको उपचारका लागि बिहिबार आर्थिक सहयोग भएको छ। शरीरमा रगत सुक्दै जाने रोगलाई थालेसिमिया भनिन्छ। रत्नगर स्थायी घर भई वैदेशिक रोजगारको सिलसिलामा फिनल्याण्डमा रहेका गोविन्द आचार्य सहित 22 संकलन गरिएको 60,000 रूपियाँ बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो। रत्नगर चार देवौली निवासी कमल चौधरीका छोरा निरज चौधरी र शरद चौधरी स्थानीय आशा चौधरीका छोरा आयुष चौधरी सुरोग लागेपछि उपचारमा छन्। गोविन्द आचार्यका बुबा एमनाथ आचार्य र श्यामबाबु बर्तौलाले संयुक्त रूपमा रकम हस्तान्तरण गर्नुभएको थियो। कमजोर आर्थिक अवस्था भएका उनीहरूको उपचारमा समस्या भएपछि विभिन्न संघ संस्थाबाट व्यक्तिहरूले सहयोग गरिरहेका छन्। उद्योग वाणिज्य संघ चितवनले बिहिबार बजार क्षेत्रका घर धनीहरूलाई घर वाहल कर सम्बन्धी शिक्षा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत प्रेम उपाध्यायको उपस्थितिमा छलफल कार्यक्रम गरेको छ। संघको सभाहालमा सम्पन्न भएको छलफल कार्यक्रममा संघका अध्यक्ष कल्याण जोशीले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै घर वाहलमा आउने घर धनीहरू र घर वाहलमा बस्ने व्यवसायीहरूलाई घर वाहल कसको विषयमा स्पष्ट पार्न करको विषयमा स्पष्ट पार्न छलफल कार्यक्रमले मद्दत पुर्याउने भन्दै संघले घर वाहल ऐन आउनुपर्दछ भनेर लबिङ गरेको बताउनुभयो। अध्यक्ष जोशीले घर वाहल कर सहज रूपमा उठाउनका लागि कर प्रशासन लाग्नुपर्ने बताउनुभयो। उहाँले घर वाहलमा लिँदा अनिवार्य रूपमा सम्झौता गरेर मात्र लिन दिनका लागि यसभन्दा अगाडि पटक पटक संघको बुलेटिन मार्फत